Book 2 33 33 في محطة القطار Railway station var Railway station var متى يسافر القطار التالي إلى برلين؟ बर्लिन साठी पुढची ट्रेन कधी आहे बर्लिन साठी पुढची ट्रेन कधी आहे متى يسافر القطار التالي الى باريس पॅरिस साठी पुढची ट्रेन कधी आहे पॅरिस साठी पुढची ट्रेन कधी आहे متى يسافر القطار التالي الى لندن लंडन साठी पुढची ट्रेन कधी आहे लंडन साठी पुढची ट्रेन कधी आहे في اي ساعه يسافر القطار الى وارسو وارسو साठी पुढची ट्रेन कधी निघणार وارسو साठी पुढची ट्रेन कधी निघणार في اي ساعه يسافر القطار الى ستوكهولم ستوكهولم साठी पुढची ट्रेन कधी निघणार ستوكهولم साठी पुढची ट्रेन कधी निघणार في اي ساعه يسافر القطار الى بودابست बुडापेस्ट साठी पुढची ट्रेन कधी निघणार बुडापेस्ट साठी पुढची ट्रेन कधी निघणार من فضلك تذكرة سفر الى مدريد मला माद्रिदचे एक तिकीट पाहिजे मला माद्रिदचे एक तिकीट पाहिजे من فضلك تذكرة سفر الى براغ मला प्रागचे एक तिकीट पाहिजे मला प्रागचे एक तिकीट पाहिजे من فضلك تذكرة سفر الى برن मला बर्नचे एक तिकीट पाहिजे मला बर्नचे एक तिकीट पाहिजे متى يوصل القطار الى فيينا ट्रेन व्हिएनाला कधी पोहोचते ट्रेन व्हिएनाला कधी पोहोचते متى يصل القطار الى موسكو ट्रेन मॉस्कोला कधी पोहोचते ट्रेन मॉस्कोला कधी पोहोचते متى يصل القطار الى امستردام ट्रेन امستردامला कधी पोहोचते ट्रेन امستردامला कधी पोहोचते هل يجب علي ان ابدل القطار في السفر मला ट्रेन बदलण्याची गरज आहे का मला ट्रेन बदलण्याची गरज आहे का من اي رصيف يغادر القطار ट्रेन कोणत्या प्लॅटफॉर्म हून सुटते ट्रेन कोणत्या प्लॅटफॉर्म हून सुटते هل توجد عربات نوم بالقطار ट्रेन मध्ये स्लीपर कोच आहे का ट्रेन मध्ये स्लीपर कोच आहे का من فضلك تذكرة ذهاب فقط الى بروكسل मला ब्रुसेल्ससाठी एक मार्गी तिकीट पाहिजे मला ब्रुसेल्ससाठी एक मार्गी तिकीट पाहिजे من فضلك تذكرة ذهاب وعودة الى كوبنهاجن मला कोपनहेगनचे एक परतीचे तिकीट पाहिजे मला कोपनहेगनचे एक परतीचे तिकीट पाहिजे بكم السرير في عربة النوم स्लीपर मध्ये एका बर्थ साठी किती पैसे लागतात स्लीपर मध्ये एका बर्थ साठी किती पैसे लागतात